तपाईँको दिलको साथी राजन्दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल, सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz। अर्फर सबैका लागि सधैँका लागि रेडियो अर्फर 104.5 MHz आउने गर्दछ प्रोग्राम टप अफ द पप। हरेक आइतबार दिउँसो 3 बजेको नेपालवाणी समाचारपछि लगभग 4 बजीसम्म रहन्छौँ मार्केटमा भर्खर मात्र आएका उत्कृष्ट टप 10 नेपाली पप गीतको साथमा। आज पनि मसँग 10 उत्कृष्ट पप गीतहरू छन्, कुन सङ कुन पोजिसनमा छ भनेर जान्नको लागि तपाईँ मसँग कार्यक्रम अवधिभर रहेर सुनेर साथ दिनुपर्ने हुन्छ। तपाईँ रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम टप अफ द पप। टप अफ द पपमा फालो भएको छ टप 10 को नम्बर 10 रहन सफल सङ सुन्ने। आज नम्बर 10 रहेको छ प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ वे नेता, जसमा लिरिक्स रहेको छ गोपाल दाहालको, दमीर सिंगकले एरेन्ज गर्नुभएको यो सङ। लास्ट विक नम्बर 9 पोजिसनमा थियो, आज 1 स्टेप डाउन हुँदै नम्बर 10 आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 10 रहेको सङ वे नेता नम्बर 10। मैले पनि गरे मतदान, प्रकाश पौडेलको वे नेता नम्बर 10 रहेको थियो भने अब नम्बर 9 तर्फ लाग्नुपर्ने हुन्छ। आज नम्बर 9 रहेको छ राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध, जसमा लिरिक्स रहेको छ रवि मल्लको, शैलेन्द्र प्रधान बाबुले एरेन्ज गर्नुभएको छ भने लास्ट विक नम्बर 6 पोजिसनमा थियो, आज 3 स्टेप डाउन हुँदै नम्बर 9 आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 9 रहेको सङ यो सम्बन्ध नम्बर 9। मायाको यो सम्बन्ध मायाको यो सम्बन्ध यो सम्बन्ध मायाको यो सम्बन्ध यो सम्बन्ध मायाको यो सम्बन्ध कहिले न छुटोस् हाम्रो सम्बन्ध कहिले न छुटो राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध नम्बर 9 रहेको छ। अब नम्बर 8 लाग्नुपर्ने हुन्छ। आज नम्बर 8 रहेको छ विनय केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ मायामा गा, जसले युट्युबमा पनि एउटा चर्चा बटुल्न सफल भएको छ, एउटा शिखरमा पुग्ने जमर्को गरिरहेको छ मायामा गात। लिरिक्स रहेको छ कौशल्य अधिकारीको एल्बम आरओए म्युजिक हन्टर 2 लिएको यो सङ, लास्ट विक नम्बर 10 न्यू इन्ट्री पाएर आएको थियो भने आज 2 स्टेप अप हुँदै नम्बर 8 आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 8 रहेको सङ मायामा घाट नम्बर 8। सम्झनामा आउँदिन म, मुटु दिन सच्छु बरु माया दिन सक्दिन म तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म आँसु पिउने बानी परिसक्यो सुख पाउने जिन्दगीको आशै मरिसक्यो हाँसी हाँसी आँसु पिउने बानी परिसक्यो सुख पाउने जिन्दगीको आशै मरिसक्यो मुटु दिन सक्छु बरु मायामा गा ब्युटिफुल नम्बर नम्बर एटमा रहेको छ। अब भने नम्बर सेभेनको सङ्ग पनि प्ले आउट गर्छु तपाईँको लागि। आज नम्बर सेभेनमा रहेको छ उत्सव नेपालको भोकलमा रहेको सङ्ग औधी माया, जसमा लिरिक्स रहेको छ अनिल स्थापितको, कल्याण सिंहको म्युजिक अनि गोपाल रसाइलीले एरेन्ज गर्नुभएको यो सङ्ग। लास्ट विक नम्बर थ्री पोजिसनमा थियो, आज फोर स्टेप डाउन हुँदै नम्बर सेभेनमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर सेभेनमा रहेको सङ्ग औधी माया नम्बर सेभेन। नौ तिमीले जितेको बाजी हारिरहे थाहै पाएनौ तिमीले औधी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले जितेको बाजी हारिरहे थाहै पाएनौ तिमीले उत्सव नेपालको औधी माया नम्बर सेभेन। पश्चात अब नम्बर सिक्सतर्फ लाग्नुपर्ने हुन्छ। आज नम्बर सिक्समा रहेको छ मिलन अमात्यको बगलमा रहेको सङ्ग आवाज देऊ, योगेन्द्र मणि दाहालको लिरिक्स, कमल खत्रीको कम्बोज अनि विजेश्वर तन्दुकारको एरेन्ज रहेको सङ्ग, एल्बम शब्द मणिमाट लिएको हो भने लास्ट विक नम्बर एट पोजिसनमा थियो, आज टु स्टेप अप हुँदै नम्बर सिक्ससम्म आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर सिक्समा रहेको सङ्ग आवाज देऊ। यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ। रेडियो अर्पण छोडी कहीँ नजानुहोला। नम्बर सिक्स

ल फोटो लिनुस्। बाउले भन्या ठिक रहेछ, एसटीसी भन्या त एसटीसी नै रहेछ भन्छु म। साथै हामी कहाँ फोटोकपी मेसिन, फोटो प्रिन्टर, प्रिन्टर कार्टेज, फोटो पेपर, कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ। के तपाईँ कोरिया नै जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। विगत 9 वर्षदेखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षामा सफलता हासिल गर्दै आएको हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। हाम्रा विशेषताहरू: उचित परामर्शपछि मात्र भर्ना लिइने, शिक्षकहरू आफै प्रमुख सञ्चालक भएको, परिमार्जित पाठ्यक्रम लगायत सम्पूर्ण पुस्तक आफै प्रकाशन गर्न सक्षम, मल्टिमिडियाको उचित प्रयोग गरी अध्यापन गराइने, सरकारी मापदण्ड पुरा गरी सुरुमै सूचीकृत। सम्पर्क हाङ्गुक ल्याङ्ग्वेज इन्स्टिच्युट सही चोक मेगा मार्केटको माथिल्लो तला शाखा खैरहनी 4 पूर्वी चितवन पर्सा नेपाल बैङ्क सँगै फोन 9845065401 9845067636 र 9855059007। गोरिए त सुन न मेरो मनको कुरा बुझ न, यो जनम तिम्रै लागि हो। नमस्ते, म गायक सन्दीप सिंह। तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुनु सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज। व्यवसायिक विश्रामपछि फेरि पनि स्वागत छ प्रोग्राम टप अफ द पपमा। उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज पौडेल, अनि सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। अब लाग्छौँ हामी नम्बर 5 तर्फ। आज नम्बर 5 रहेको छ कमल लामाको म्युजिक भोकल अनि लिरिक्समा रहेको सङ मुस्कान। लास्ट विक नम्बर 7 पोजिसनमा थियो, आज 2 स्टेप अप हुँदै नम्बर 5 आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 5 रहेको सङ मुस्कान नम्बर 5। तिमीलाई नै देख्छु म, बाटै पछि तिम्रो नाम लिन्छु म, आँखा चिम्ले तिमीलाई नै देख्छु म, हेर न बुझ न मुस्कान कर्म लामाको भोकलमा रहेको सङ मुस्कान नम्बर 5। अब नम्बर 4 को कुरा गरौँ। आज नम्बर 4 रहेको छ तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ खनी हो यामु। अडियो रिभल क्रिएसनले मार्केटमा ल्याएको यो सङ लास्ट विक नम्बर 2 पोजिसनमा थियो, आज 2 स्टेप डाउन हुँदै नम्बर 4 आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 4 रहेको सङ खनी हो यामु नम्बर वेल्थ कृष्ण गुरुङको भोकल अनि म्युजिकमा रहेको शङ्ख नि हो यामु नम्बर फोरमा रहेको थियो भने अब नम्बर थ्रीतर्फ लाग्छु। आज नम्बर थ्रीमा रहेको छ लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई पाठ्यो, जसमा लिरिक्स रहेको छ दिपक दस नामीको, एरेन्ज गर्नुभएको छ कमल राईले। लास्ट विक नम्बर वान पोजिसनमा थियो, आज टु स्टेप डाउन हुँदै नम्बर थ्रीमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर थ्रीमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई नम्बर थ्री। अब तिम्रो चोखो माया, अब तिम्रो चोखो माया, शङ्का लाग्ने छैन, शङ्का लाग्ने छैन, पूर्णिमाको चन्द्रमा अघि लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको ब्युटिफुल नम्बर पूर्णिमाको चन्द्रमालाई टु पश्चात भने अब नम्बर टूतर्फ नै लाग्नुपर्ने हुन्छ। हेर्दा हेर्दै सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको हेर्दा हेर्दै, जसमा लिरिक्स रहेको छ अर्जुन तिवारीको एल्बम हेर्दा हेर्दैबाट लिएको। यो सङ्गमा एरेन्ज गर्नुभएको छ किरण तुलाधरले, म्युजिक रहेको छ विक्रम थापाको भने। लास्ट विक नम्बर फोर पोजिसनमा थियो, आज टु स्टेप अप हुँदै नम्बर टूमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर टूमा रहेको सङ्ग हेर्दा हेर्दै नम्बर 2। Yo people, see who's out here now. Hello well, lady with melody. Sarita Prajapati. Check it out now. ओके, सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको हेर्दा हेर्दै नम्बर टूमा रहेको थियो, ब्याकग्राउन्डमा बजिरहेको छ। अब भने हामी प्रोग्रामको लास्ट लास्टमा आइसकेका छौँ। एकपटक रिक्याप गर्छु टप अफ द पपलाई, आज नम्बर 10 रहेको थियो वे नेता प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको छ। ओह्रालो लाग्ने क्रममा रहेको थियो भने नम्बर 9 यो सम्बन्ध राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको छ। यो सङ्ग पनि ओह्रालो लाग्ने क्रममै रहेको छ भने मायामा घात भोकल म्युजिक एरेन्ज विनय केटुको रहेको थियो। यो सङ्ग माथि चढ्ने क्रममा रहेको छ भने नम्बर 7 औधी माया उत्सव नेपालको ओह्रालो लाग्ने क्रममै रहेको छ। आवाज देऊ मिलन अमात्यको भोकलमा रहेको सङ्ग उकालो लाग्ने क्रममा रहेको छ भने नम्बर 5 कर्म लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग मुस्कान, यो पनि स्टेप अप हुँदै नम्बर 5 आएको हो। खनी हो यामु कृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग यो स्टेप डाउन हुँदै नम्बर 4 आएको छ भने पूर्णिमाको चन्द्रमालाई 2, लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग पनि स्टेप डाउन हुँदै नम्बर 3 पोजिसनमा आएको छ। आज नम्बर 2 रहेको छ, ब्याकग्राउन्डमा पनि बजिरहेको छ। सरिता प्रजापति फिट बाई राजीव सिंह ऱ्यापर राजीव सिंहको हेर्दा हेर्दै नम्बर 2 रहेको छ भने अब तपाईँमा आजबाट टाटा भाइभा गर्ने बेला पनि भइसकेको छ भने तपाईँले वेट गरेर बस्नुभएको नम्बर 1 सङ्ग पनि प्ले आउट गर्ने बेला भएको छ। आज नम्बर 1 रहेको छ डाँडाफाडी चुचुरे हिमाल भोकल म्युजिक लिरिक्स कमल मानसिंहको, एरेन्ज मोहित मुनालले गर्नुभएको सङ्ग नम्बर 1 रहेको छ। लास्ट विक नम्बर 5 पोजिसनमा थियो, आज 4 स्टेप अप हुँदै नम्बर 1 आएको छ। वेल फ्रेन्ड, तपाईँको माझमा नम्बर 1 रहेको सङ्ग प्ले आउट गर्दै म तपाईँको दिलको साथी रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच भन्दै, राजलाई पनि थ्याङ्क यू भेरी मच भन्दै आजको यो एपिसोडबाट म बाई बाई गर्छु। हवस् त, नमस्ते, ह्याभ अ ग्रेट टाइम। एन्ड नम्बर 1 गडा पारी चुचुरे हिमाल लिदेउनुको सुमेरु माउ आकाशमा चिलो उड्यो त्यो मन कता ढुल्यो हे माया मन हो यो दुख छ लाग्यो माया लाछैन नभाना हे माया हो मन हो यो दुख छ लाग्यो माया लाछैन नभाना गडा पारी चुचुरे हिमाल लिदेउनुको सुमेरु माउ आकाशमा चिलो उड्यो त्यो मन कता झुल्यो हे माया मन हो यो दुख छ लाग्यो माया लाछैन नभाना हे माया मन हो यो दुख छ लाग्यो माया हो लाछैन नभाना समय फर्केर रौदन जन माया न जानी अन्जानमा फुल हुन्छ मायामा माया प्रीति ठुलै मेला जित्ने अनि हार्ने रोला जब हुन्छ सुरै अस्त अनि हुन्छ हार्ने मस्त हे माया मन हो यो दुख छ लाग्यो माया लाछैन नभाना हे माया मन हो यो दुख छ लाग्यो माया हो लाछैन नभाना माया प्रीति ठुलै मेला जित्ने अनि हार्ने रोला जब हुन्छ सुरै अस्त अनि हुन्छ हार्ने मस्त हे माया मनोरञ्जन का लागि सुनो हजुर तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिशियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो 1 बजे वरिष्ठ हाड जोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ